चढी मनमा दाख्छ कि तिमी कि मैना चढी मनमा दाख्छ कि सुवाका सुनौलीको रमकना भाग्छ कि कसो बर खोज्या कि हौ क्या छ तुम्रा मन मन भया पुग्ने हो कि चाहिने हो धल पाख्या नभन है क्या देउडा गाउँछु हलो जोत्छु भरिया काम गर्छु मै जसो गाउँलालाई माया दिन मै जसो गाउँलालाई माया दिन फुल जसो फुल्या जो बन्दी मेरा हात मरेर गई जाउला बरु छोड्ने छैन साथ पाख्या नभन है क्या देउडा गाउँछु हलो जोत्छु भरिया काम गर्छु मै जसो गाउँलालाई माया दिन मै जसो गाउँलालाई माया दिन कञ्चनपुर बाजुरा ¡Gracias! नाली खोजा को जसो पाया माया जाला मनाली खोजाको जसो पाया माया जाला डोली बरात रम्मा जम्मा ल्याउँछु इसारा पाख्या नभन है क्या देउडा गाउँछु हलो जोत्छु भरिया काम गर्छु मै जसो गाउँलालाई माया दिन है क्या मै जसो गाउँलालाई माया दिन है क्या बाटो हिटा हिटा फेरो ज्ञानी को सुदूर को बाटो हिटा हिटा फेरो माया जाल मा धोका दिना बानी छैन मेरो पाख्या नभन है क्या देउडा गाउँछु हलो जोत्छु भरिया काम गर्छु मै जसो गाउँलालाई माया दिन है क्या मै जसो गाउँलालाई माया दिन है क्या